तिम्रो आँखामा रहेका काँडालाई निकाल्न खोजिरहे, तिम्रो आँखामा रहेका काँडालाई निकाल्न खोजिरहे, त्यो आँखामा फुल फुलेको मैले हेर्न चाहिरहे, हो त्यो आँखामा फुल फुलेको मैले हेर्न चाहिरहे, तिम्रो आँखामा रहेका काँडालाई निकाल्न खोजिरहे। बसेका ढुङ्गालाई पगाल्न खोजिरहे, त्यो मनमा फुल फुलेको मैले हेर्न चाहिरहे, हो त्यो मनमा फुल फुलेको मैले हेर्न चाहिरहे, तिम्रो आँखामा रहेका काँडालाई निकाल्न खोजिरहे। झर्छन् आँसुहरू झर्छन् आँसुहरू, यो मनमा चोट सहँदा झर्छन् आँसुहरू, यो मनमा चोट सहँदा खुसी पनि हुन्छ मन ती मुस्कान हेर्न पाउँदा, खुसी पनि हुन्छ मन ती मुस्कान हेर्न पाउँदा, तिम्रो मुहारमा लुकेका बादललाई हटाउन खोजिरहे, त्यो मुहारमा फुलेको मैले हेर्न चाहिरहे, हो त्यो मुहारमा फुल फुलेको मैले हेर्न चाहिरहे, तिम्रो आँखामा रहेका काँडालाई निकाल्न खोजिरहे।